ঘাটে বন্দি, মাইতি ঘাটে বন্দি, বৈনির সন্ত কাইদা জীবন সরি ঘাটে বন্দি, সরি ঘাটে বন্দি, বাউজুরি সন্ত কাইদে বরবান খাসি ঘাটে तपाईं दुवै खुट्टाको अपाङ्ग हुनुहुन्छ, तपाईँलाई सरकारले कुन श्रेणीको कुन तहको तपाईँको परिचय पत्र बनाएको छ? परिचय पत्र यो यताउति हिँडुलकोलाई चाहिँ यो बनाएको छैन, केही सरकारले केही सहयोग गर्छ भनेर गाविसबाट सिफारिस सबै गराएर महिला विकासमा जाँदाखेरि खमा नपारिकन खमा पारिदिए, पाइएको छैन। दुईटै खुट्टा नहुनेले नपाएर कसले पाउनु रहेछ यो क चाहिँ? खै यो क ख ग यो केमा पारेर चाहिँ कसो गरेर चाहिँ यो चाहिँ थाहा भएन सर। है आफ्नो मान्छे हुनुपर्ने रहेछ कि? खै अब आफ्नो मान्छे चाहिँ नगएर हो कि के हो कसो, तर पहल चाहिँ गरेको तर भएन। यो तपाईँ जस्ता धेरै अपाङ्गहरू छन्, विशेष गरेर दुवै खुट्टा नहुनेहरू, मेरुदण्ड नहुनेहरू नै ख गमा परेको पनि सुनिन्छ, र कतिपयले चाहिँ नि क परिचय पत्र ल्याएर अलिक धेरै भत्ता पाएको पनि सुनिन्छ। तपाईँ जस्ता आम अपाङ्गहरूको पीडा सुनाइदिनुहोस् न सारङ्गीको धुनमा। है हजुर, ওহ।